नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब बिहान 11 बजेसम्म तपाईँ हामी सँगै रहने गर्दछौँ र यो समयमा रहेर लोक सङ्गीतका विविध पाटोहरूमाथि रहेर हामी छलफल गर्ने गर्दछौँ, चर्चा परिचर्चा गर्ने गर्दछौँ। स्वयं रूप आजको व्यवसायलाई पनि हामीले अगाडि बढाउन लागिरहेका छौँ। मङ्गलबार व्यवसाय हो कार्यक्रम लोक झन्कारको। आजको व्यवसायमा तपाईँका लागि मैले विविध भाकाहरू लिएर आएको छु, जुन भाकाहरू मार्फत तपाईँले मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ भन्ने उद्देश्य कार्यक्रम लोक झन्कारको रहेको छ। ढिला नगरिकन एउटा भाकाबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यो भाकापछि अन्य धेरै भाकाहरू तपाईँका लागि आजको व्यवसायमा रहनेछन्। पृष्ठभूमिमा भाका गुन्जिसकेको छ, सुनौ यो मिठो भाका तपाईँका लागि। भन्न साथी भन्न तर्फर भए माया असौ साथी भन्न एउटा साथी बन्न त पाइएला अन्तै घरबार भए नि निर्माया असल साथी बन्न त पाइएला। निकै सुमधुर भाका रह्यो विमल डाङ्गी अनि विष्णु माझीको आवाजले सजिएको भाका तपाईँको लागि अगाडि सार्यौँ हामीले यो क्रममा। आजको यो बसाइमा हामीले केही समय अगाडि बजारमा निक्लिएका भाकाहरू अगाडि सार्ने तर्खर गरिरहेका छौँ। यो केही समय अगाडि बजारमा निक्लिएको भाका तपाईँले सुनिरहनु भएको छ अहिले एउटा कुरा भन्न त पाइएला। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ अनि विश्वको जुन कुनै कुनामा रहेर पनि इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम लोक झन्कार व्यवसायमा रहेर तपाईँले केही समय अगाडि निस्किएका लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ। यही क्रमलाई अझ पनि निरन्तरता दिन चाहन्छु विनोद बाजुराली अनि विष्णुमाझीको आवाजमा भिरको घाँस काट्न सक्छौ र यो निकै सुमधुर भाका तपाईँको लागि अगाडि सार्छु। यो भाकासँगै एकैछिन विश्राममा जानेछौँ। विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम लोकझन्कार सँगै रहनुहोला। रामा सोचु टेको ठाउँमा सम्झना तारान्छ घाउमा भिरको घाँस काट्न सक्छ र लाको माया ला छैन मान्छ रुलाई आफ्ना मनलाई ढाक्न सक्छ र छुटेको ठाउँमा सम्झना घाउमा घाँस काट्न सक्छ र माको माया ला छैन भन्छौ र आरोलाई आफ्ना मनलाई ढाक्न सक्छ र लाको माया ला छैन भन्छौ र आरोलाई आफ्ना मनलाई ढाक्न सक्छ र गाउँघर स्वागत छ तपाईँलाई एकैछिनको विश्राम पछिको समयमा। सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोकझन्कार हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब बिहान 11 बजेसम्मको समय हाम्रो रहने गर्दछ। यो समयमा तपाईँलाई विविध भाकाहरू साथमा फरक फरक बारमा फरक फरक कुराहरू तपाईँका लागि पस्कन्छौँ भने आजको यो मङ्गलबारी व्यवसायमा केही समय अगाडि बजारमा निक्लिएका भाकाहरूलाई मैले कार्यक्रममा स्थान दिइरहेको छु र फेरि पनि ढिला नगरिकन भाका नै अगाडि सार्ने बेला भइसकेको छ र पृष्ठभूमिमा भाकाको धुन गुन्जिसकेको छ। सुनौ यो मिठो भाका केवल तपाईँका लागि। चिसो हिउँले पहिलो भेटमा साह्रै नै मन पर्यो बोलाउँ के को न्युले रामजी खाँड अनि विष्णुमाझीको आवाजमा तपाईँले सुनिसक्नु भएको छ र केही समय अगाडि निक्लिएको भाका हो। यिनै भाकाहरू अगाडि बढाउँदा बढाउँदै आजका लागि कार्यक्रम लोकझन्कारको निर्धारित समय सकिएको छ भन्ने इसारा पनि मैले यहाँनिर पाइरहेको छु। तपाईँसँग बिदा माग्नुपर्ने हुन्छ। भोलि बिहान 10 बजेको अर्पण समाचारपछि फेरि पनि कार्यक्रम लोकझन्कारको अर्को बसाइमा तपाईँ हामी उपस्थित हुने नै छौँ। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै यतिन्जेलसम्मको प्राविधिक साथको लागि पनि आत्मीय मित्र विष्णुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजका लागि भने कार्यक्रम लोकझन्कारको व्यवसायबाट यो मिठो भाका पृष्ठभूमिमा अगाडि सार्दै तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। फिरतीको गहिराईमा बस्ने हो डराई डराई कति दिन बस्ने हो चुलबुले पनको चुलबुले पनको पुराइदेऊ न यो मेरो मनको गहिराईमा बस्ने हो डराई डराई कति दिन बस्ने हो चुलबुले पनको चुलबुले पनको पुराइदेऊ न यो मेरो मनको बोले मन को पुराई देऊ यो मेरो मन को घर को धंदा बेलाई मातुरे अर्पण एक्सेट